सचा है इंतजार तो इतना रहे ख्याल, क्या उनको ना पसंद है और क्या पसंद है, ये सोच के सरों से हृदाएं उतारना, बहनों इमामे असर को पर्दा पसंद है। हुक्म खालिक है नमाजों में भी सर ढाके रहो, नजरे नीची किए बाजारों में आहिस्ता चलो, घर में भी जोर से कुरान की तिलावत न करो, बहन सर ढक ले। हुक्म खालिक है नमाजों में भी सर ढाके रहो, हुक्म खालिक है नमाजों में भी सर ढाके रहो, अक्ल पर्दे में है दिल पर्दे में रब पर्दे में, जितने भी नायाब वो सब पर्दे में, कोई शैतान बताओ रहा कब पर्दे में, कोई शैतान बताओ रहा कब पर्दे में, पर्दा मीनार अजमत है है, बहन सर ढक ले। खालिक है नमाजों में भी सर ढाके रहो, हुक्म खालिक है नमाजों में भी सर ढाके रहो, जब किसी ने कभी बीमार से मालूम किया कहाँ तकलीफ हुई सबसे ज्यादा मौला, कुछ नहीं आपने दिल था मुके बस शाम कहा, बहन सर ढक ले। खालिक है नमाजों में भी सर ढाके रहो, हुक्म खालिक है नमाजों में भी सर ढाके रहो, उफ़ा शाम के बाजार तुम्हें याद नहीं, सर खुले लाए थे सैदानियों को दुश्मन दी, चेहरा बालों से छुपाए हुए थी पैदा नशी, पर्दा किरदार की जन्नत है, बहन सर ढक ले। हुक्म खालिक है नमाजों में भी सर ढाके। فرض واجب بھی نہ تھا والی سکینہ پہ ابھی عمر کل 4 برس تھی ابھی معصومہ کی بال چھوٹے تھے تو ہاتھوں سے ہی منہ ڈھانک رہی بہن سر ڈھک لے حکم خالق ہے نمازوں میں بھی سر ڈھاکے رہو حکم خالق ہے نمازوں میں بھی سر ڈھاکے رہو شام سے آج بھی آتی ہے یہ زینب کی صدا جب بھی بازاروں میں آتی ہے کوئی بے پردہ وہ ہمیں اپنا بتاتی ہے تو آتی ہے حیا وہ ہمیں اپنا بتاتی ہے تو آتی ہے حیا پر زینب کی وصیت ہے بہن سر ڈھک لے خالق ہے نمازوں میں بھی سر ڈھاکے رہو حکم خالق ہے نمازوں میں بھی سر ڈھاکے رہو واسطہ غیرت عباس دلاور کا تجھے واسطہ قاسم و ہم شکل پیمبر کا تجھے واسطہ زینب کلثوم کی چادر کا تجھے بہن سر ڈھک لے حکم خالق ہے نمازوں میں بھی سر ڈھاکے رہو حکم خالق ہے نمازوں میں بھی سر ڈھاکے رہو سر کھلے تو جو جلوسوں میں نظر آئے گی کیا نو محمد کے گزر جائے گی اس سے تو سید سجاد کو تڑپا بہن سر ڈھک لے حکم خالق ہے نمازوں میں بھی سر ڈھاکے رہو حکم خالق ہے نمازوں میں بھی سر ڈھاکے رہو نوجوانوں کو بھی لازم ہے نظر نیچی رکھیں اپنی آنکھوں کی بصارت سے خیانت نہ کریں پھر یہ حق ہے کہ رضا شوق سے 100 بار کہے پردہ خوش نو دیے ہو جائے